नेपाली हो मेरी गोर्खाली नेपाली हो नेपाली हो मेरी गोर्खाली नेपाली हो लागे फुटबल जस्तै छातीमा गोली थाप्नु पर्छ ए आए लागे फुटबल जस्तै छातीमा गोली थाप्नु पर्छ राष्ट्र सेवक खेलाडी युवा यो देशको इज्जत थप्नु पर्छ राष्ट्र सेवक खेलाडी युवा यो देशको इज्जत थप्नु पर्छ नेपाली हो वीर गोर्खाली नेपाली हो नेपाली हो वीर गोर्खाली नेपाली हो पाइलट कवि ड्राइभर जस्तै नेताहरू देश हाँग्नु पर्छ हे पाइलट कवि ड्राइभर जस्तै नेताहरू देश हाँग्नु पर्छ कृषि प्रधान हाम्रो देशमा धेरै अनाज फल्नु पर्छ कृषि प्रधान हाम्रो देशमा धेरै अनाज फल्नु पर्छ नेपाली हो नेपाली हो वीर गोर्खाली नेपाली हो नेपाली हो वीर गोर्खाली नेपाली हो नेपाली हो नेपाली हो वीर गोर्खाली नेपाली